शिखा मेट्रो एफएम गुइपिफ्टको मेगा हर्जा ठो नेपाल मण्डल दबु नेपाल मण्डल दबले हाकुलस कछिटाला सूचनात्मा जे श्री कृष्ण जापाखे देशे भन्ना जुंगु नुगु खत्ना क्रम या विषय तक्या सोला पेकिगु छव राजनीतिक अभियान रुपे निहका यत्न गु ठो नेपाल मण्डल दबु छि बागोटो गनिना दिफै ठो विषय जुनायक दु एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादी तज्याको प्रसंग नुगु पार्टी गठन जुगु नेपाल कम्युनिस्ट पार्टी माओवादी गु माओवादी पार्टी गठन जुग प्रसंग यातकया सल व्याकेको जु गेन्टी नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र नेता टेट बनाटेको टु वे कपिलिसे टु नुगु पार्टी आवश्यकता छ्याजुल कुकथन ह्याउन टिंगु ख धेगु प्रसंग केन्द्र जुया सल व्याकेको जु उकेनिति जि बनाटेको टु नेपाल कम्युनिस्ट पार्टी डैश माओवादी या केन्द्र नेता पवन मान श्रेष्ठ वो डीके प्रजापति वे कपि निम्लिसे सल व्याकेको जु ठो इले गुकथ नुगु पार्टी गठन जुल ठुकी आदिवासी जनजाति नेवा टेगुन्टी गजगु कथ मुद्दा देका न्यामुनिगु ख नप गुकथ हुनेगु ठोय प्रसंगे केन्द्र जुया सल व्याकेको जिन मोहन वैद्यकरण या नेतृत्व नुगु पार्टी गठन जुगु वो नुगु पार्टी गुकथ न्याउनेगु ढेगु प्रसंग विशेष न जन विद्रोही जनयुद्ध तकेन्टी न तयार दगा चाहिँ ख प्याउया चुगुडु निगजको पत्रकार सम्मेलनमा विधिवत रूपमा कुकथ घोषणा त नुगु पार्टी वेकअप नु कारेन्टी कार्यदिशा नपौ वेकअप नु योजना नुगु पार्टी डेकमा विषय टक्या सल सार्वजनिक याउ खन अफोस न फोइले माओवादी पार्टी या त टुक्रा जुगु अर्थात नुगु पार्टी डेका कुचा जुगुली चुटा कै चुगुडु छैकि संविधान सभा इले संविधान सभा माध्यम तकले अफो नेपामी जनता चेस मत बिगु पार्टी थिएको माओवादी पार्टी ख अलि संविधान सभा दक्ल तरङको पार्टी जुगु खान दक्ल अफो आशय ख माओवादी पाखे छु चुई लगा तर अन्तत संविधान सभा विघटन जुगु निपिन लिपाए माओवादी पार्टी तजत नुगु पार्टी गठन यातन उकी ठो पार्टी या अवधारणा पार्टी हुनेगु लफु नाप चिठी पक्ष टिका सला बेगुन्ती टेलिफोनिक स्वाफु दे ढुङ्गोगु दिके प्रजापति वेक नुगु पार्टी गठन यागुलिन केन्द्र दुज नप एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादी न केन्द्र दुज जुया जैन सुना दिम खान टेलिफोन सफु दे दुगु गुरु डीके प्रजापति डीके जी जोजोलपा हजुर जोजोलपा थिन डीके जी ठो नुगु पार्टी चिकुस गठन न दिल नेपाल कम्युनिस्ट पार्टी माओवादी वास्तव एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादी न ल जन विद्रोही पटी ख आटक मोटो टुने पार्टीगत निर्णय ख वहे खजुना हाक्न छिकपिनसँगै जनक्रान्ति फरेयाउ लागि जनवादी सत्ता कायम याउ लागि दका चाहिँ नुगु पार्टी गठन नानी अठकै त मुन्टेस गुगु न ठुकी हो ठो भिन्नता गुगु थ ठुकी छि गुगु त ठुका दि जुन विषयवस्तु जुन जनाउनु ख वो विषयवस्तु चाहिँ अध्यक्ष छिकपिनसँग प्रचण्ड लगायत बाबराम बिचमा चाहिँ उब्लेको टोटिटोको विषयवस्तु चाहिँ ख विशेष संविधान सभा निर्वाचन जित हुँदा लिपा चाहिँ जातीय सुशासन सहित संघीय राज्य घोषणीय मार्गले आफ्नो चुनाव या जुन अवस्था चाहिँ ख वो फुकट नि अध्यक्ष पछि चाहिँ टोरिजमको अवस्था चाहिँ ख यो पहिचान यो आधार चाहिँ जातीय सुशासन सहित संविधान निर्माण यो सवाल चाहिँ अध्यक्ष टोरिजमको ख छौ विषयवस्तु बोझ्ला मेरो विषयवस्तु छोटा छ शान्ति सम्झौता यो सवाल खेच्ने जुन विषयवस्तु चाहिँ पार्टी दुने निर्णय हो ख वो नै प्रतिनुको खाने सम्मानजनक ढङ्ग चाहिँ सेना समायोजन या मार्ग पार्टी निर्णय चाहिँ टोटा चाहिँ अपमानजनक ढङ्ग चाहिँ सेनै चाहिँ विघटन या कठाउँ चाहिँ हुन नापना पाउँदैन आज जस्तो कि चाहिँ पार्टी दुने यो हिसाबमा सेउ खर्च चाहिँ यो नौ कठमा पार्टी रूपान्तरण निर्णय भने उनमार्ग चाहिँ कठमा विषयवस्तु चाहिँ पारित जो ख वो चिज चाहिँ थर्टी वान छ पार्टी चाहिँ केन्द्रीय समिति या निर्णय या त राष्ट्रिय भेला या निर्णय त उल्टै होइन चाहिँ अध्यक्ष चाहिँ छ मन परिढङ्ग निर्णय या प्रक्रिया खेच्ने उनीहरूको अवस्था राज्य यो हिसाबमा सहयोग खोज राष्ट्रियता यो हिसाबमा सहयोग खोज्न तपाईँ सुनो सन्धि सम्झौता या मजुर हेर्ने र निर्णय जो अवस्था नै विवाह चुनावी राष्ट्रघाती सम्झौता चाहिँ यहाँ जुन निर्णय हुन त अवस्था चाहिँ ख ठो चाहिँ चाहिँ एमसँग चाहिँ जुन राष्ट्रघाती कदम चाहिँ चालिया हो जनघाती कदम चालिया हो कठाउँ हुन त अवस्था चाहिँ ख त्यो उठी त समर्थन यामा जनता यो अधिकारी त चाहिँ सही ढङ्ग संरक्षण यामा हो कि त स्थापित यामा रहेको हुन त अवस्थालाई चाहिँ अन फरक ल स्वाभाविक नै छ उयो कठाउँ यो स्थितिलाई म खोज्ने धेबले चाहिँ छिकपिन्दुको थर कठ आगो संस्थापन पक्ष ध्याय अर्थात चाहिँ एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादी ऊ पार्टी जनवादी क्रान्ति पुरा याई मखु संसदीय भाषे फसे जुन चुङ्डु जनवादी क्रान्ति आउने जनविद्रोह जनयुद्ध या त छिकमि तयार जुन हाउन दिउ ख धोका दि ढङ्गको अवस्था चाहिँ ख कि नेपाली क्रान्ति छौ कठमा नौ संशोधन दाबी लाइन चुना जनतै त मेघा धुन छक्यो कठमा पनि ओया तौँ अवस्था पनि ख त्यसमा चाहिँ क्रान्ति यो स्थिति म हो खालि बुर्जुवा चाहिँ क्रान्ति यथास्थिति चुना चाहिँ ऊ कठ युजपट्टि जनतै त स्वस्ने या कठै यो ल जना ऊ कठमा हामीसँग जुया तौँ अवस्था पनि ख एमयु पाखे चाहिँ नेपाली क्रान्ति सम्पन्न जुई जनअधिकार सुनिश्चित जुई राष्ट्रियता सम्वर्धन जुई गरेर ऊ आशाका बेकार ख आज छिकपिङ छुइनजीले आज चाहिँ सरकारै वेक अप यु डु आज छिकपिङ चाहिँ व्यवस्थापिका संसद नम्बरै ढुङ्गो अवस्था संविधान सभा नम्बरै ढुङ्गो ढाबले चाहिँ आ सडक बाहेक लम्बे विकल्प छिकपिङकै मन त या चाहिँ छिकपिङ सडकै कुहाउने ढाबले आ सरकारै विरुद्धपट्टि माओवादी एकीकृत माओवादी विरुद्धपट्टि सशक्त विरोधीपट्टि संगठन रूपे पार्टी रूपे छिकपिङ आउने जुन विकल्प चाहिँ दियो खा कि ठो अवस्था संविधान सभा संविधान बिमफू अवस्था नेपाली जनता जुन कथा मेगा आन्दोलन सहभागी जो यसले राष्ट्रियता यो सम्बन्धी यो सवाल फुका वर्ग जाति क्षेत्र लिङ्गै पनि जनसमुदाय मुक्ति यो सवाल जुन उठाएन या चाहिँ खा ऊ चाहिँ पुमो अवस्था तात्कालिक निकास सुझी ठाउँ यो रूपले हामीलाई फुकौँ सर्वपक्षीय सभायामा ताकि पार्टी त नहन चुन्यौँ कि फुक ठिठी गठा युज पनि जुन जाति जनजाति आवाज सङ्गठित आमा हेर्ने या त मुक्ति आमा हेर्थे या त समुदाय राष्ट्रिय बुद्धिजीवी जो बुद्धिजीवी वर्ग जुल अत्यन्त उत्पीडित क्षेत्रै पनि प्रतिनिधित्व जुल ऊ फुक छ्याउ गठा युज पनि संविधान सभा संयुक्त सभा ख ऊ देखा अघि संयुक्त सरकार निर्माण ल्याओ ऊ पाखे अहिले नुर निकास टिका हो जनतीय अधिकार सुनिश्चित या कठमा यहाँ उनी कठमा उन्दासा चाहिँ गर्ने सही ढङ्ग यहाँ हुने फेरि मुखरियो खस देशका अस्थिरता पैदा दियो सङ्घर्ष टचमा यो अवस्था चाहिँ खण्डले आफ्नो स्थिति खबर छिकपिनसँग धोपम भेटियो नव संसदन बाढ वा वर्ज बाढे फसे जुन चुङ्गो एकीकृत माओवादी प्रचण्ड बाबुरामिया पक्षधर वेकअपिलिसीले कंग्रेस एमाले चाहिँ मिलेजी मफू अवस्था आ छिकपिनसँग झन् चाहिँ नयाँ जनवादी क्रान्तिपट्टि खलै आ छिकपिन नापो चुना चाहिँ गोलमेज सम्मेलन हेन गोलमेज सभा हेन छौ मटे वया चाहिँ निकास विफै चिज आशया आधार सुले झनै अन्न चाहिँ पक्ष विपक्ष थिए अन्न मनमुटाव जे अन्न चाहिँ मिलेजीपट्टि सम्भावना झनै कमजोर आखिर विचार राजनीतिक हिसाबमा सहयोग खर्च ठाउँको नै नेपाली काङ्ग्रेस हो एकीकृत माओवादी यो तात्विक भिन्नता चाहिँ मरे ढुङ्गो अवस्था चाहिँ खण्डिया चौँदो जस्तो कि नेपाली काङ्ग्रेस चलना चाहिँ लोकतान्त्रिक गणतन्त्र हेर्ने बोया चौँदो वे लोकतान्त्रिक गणतन्त्र चाहिँ एकीकृत नेकपा माओवादी न चाहिँ जुना चौँदो वैचारिक हिसाबमा सहयोग खर्चलाई चाहिँ छराया धुने छ नाप नाप जस्तो कि ठुके सेना समाजनीय हिसाबले नेपाली काङ्ग्रेसमा जुन विषयवस्तु उठाए त वेले नेपाली ठुके प्रचण्ड बाबुराम उन्मुखल सेना अपमानजनक ढङ्ग टुङ्गा प्रक्रिया नेपाली काङ्ग्रेसमा चाहेको ऊ एमस या त राष्ट्रघाती कदम निगुले नेपाली काङ्ग्रेसमा यहाँ या चाहिँ खु कठा युजपट्टि कदमलाई बाबुरामले नेतृत्वले सरकार यहाँ हुन अवस्था ख कि ठो अवस्था नेपाली काङ्ग्रेस यो विचारधारा हो एकीकृत नेकपा माओवादीको विचारधारा तात्विक अन्तर मजै ढुङ्गो लाग्ने ऊ अवस्था छौ विषय अहिले अन मिलेजी म फेरि कारण सुरु गरेर हामीले सरकारी यो नेतृत्व विषय बाबुराम सत्ता लिसै थापा चाहिँ खण्डिया छौँ उहाँ सब सत्ता प्रति सत्ता त सरकार प्रति कायम छ नेपाली काङ्ग्रेस सरकारी नेतृत्व यातायात अन्न तक्राव जो कारण मिले थी मुफू स्थिति ख यदि चाहिँ अनमिलेजो खर्च चाहिँ निमौ चाहिँ छटाया चुनाव नापाउँ हुने स्थिति चाहिँ खण्डो भयो। तर वेक अप त छिं चाहिँ छिक्पिन सँगै छौ किता त्यात ल वेक अप त फिए मिले मुजु हाक्ने छिक्पिन मेउ किता मेउ पटि धारे पटि खौ बिले गोलमे सम्मेलन नान छु अर्थ जुइ गोलमे सभा नान निष्कर्ष बिहिनि पटि गोलमे सभा जुइ जुल नि सबला गोलमे सभा जने छुरा छ अन फुकौ उत्पीड वर्ग जाति क्षेत्र लिङ्गै चाहिँ चाहिँ जनसमुदाय प्रतिनिधित्व दिए कि मेवायु स्थिति चाहिँ गठित जुला थासा चाहिँ जुन जनतै त अधिकार सम्पन्न या चाहनु जो चाहिँ खस ब्राह्मणवादी राज्य सत्तै त चाहिँ बल्लकै मारेको थियो चाहिँ ऊ विचार जनाउ या चाहिँ लिडरसिप त्यो जुपति बाहुले त चाहिँ जुल माओवादी पार्टी नै चाहिँ खस ब्राह्मणवादी राज्य सत्तै विरुद्ध चाहिँ समस्या मारेको थियो होला मेवा चाहिँ अध्यक्ष प्रचण्ड लगायत चाहिँ मन्त्री चाहिँ विषयवस्तु उठान या त तर अन्त त एउटा छोएल लाग्छ अन्य चाहिँ हुन जस्तो कि चाहिँ सुयो सुयो चाहिँ भाषिक सवाली हिसाबले छोड खर्च चाहिँ नेपालले चाहिँ होइन भाषित हो कि त राष्ट्रिय भाषाको मान्यता दिएनमा फोकसमा चाहिँ ठाउँ चाहिँ मातृभाषा चाहिँ खेलैया कठानपट्टि ऊ प्रयोगिया अधिकार बिमार ध्यात विषयवस्तु उठे जो यसले चाहिँ प्रचण्ड चाहिँ एक भाषै त चाहिँ जग चाहिँ अनस्वीकृति बिउ कठा चाहिँ सम्झौता या त ऊ अवस्था चाहिँ जुन कठा जो ख नि ऊ अवस्था चाहिँ अन जुन विषयवस्तु चाहिँ धेरै दियो ख अन चाहिँ ऊ अन फरक जो स्थिति चाहिँ म खोज्छु नि अन रूप दुर्ग नै फरक दो सार विषयवस्तु चाहिँ छकिया चाहिँ उनीहरूको अवस्था चाहिँ खगा हिमसँग चाहिँ थो विषयवस्तु ध्यात यसले तत्काल चाहिँ हुन त छैन चाहिँ ध्यादिला कि फरक चाहिँ छु ख वे छौ विषयवस्तु ख र ध्यान जुन ध्यादियो ख हिमसँग त यो विषयवस्तु चाहिँ त्यति त्रियुटी विषयवस्तु ख त्यति चाहिँ होइन उनीहरूपट्टि विषयवस्तु चाहिँ ध्यास हुँदो कि एकीकृत माओवादी चाहिँ अध्यक्ष प्रचण्ड लगायत चाहिँ ध्यासमापट्टि विषयवस्तु छुटाहरूलाई चाहिँ छेन चुया छैन उनीहरू उनमार ध्या चाहिँ ध्याको अवस्था ख ठिक विपरीत ख मुनुलाई चाहिँ मुनुले खट चाहिँ चिया भन्यो या त चाहिँ छेन चिया हुने उठ्यो उसले खर्ने साकिरे फरक लाग्ने उसलाई एकै फरक खर्ने होइन तत्कालीन नीति छिक्पिन सक्छु होइन जिल्ला तत्काल चाहिँ संविधान सभा नम्बरहरू गोर्मी सम्मेलन नम्बर संविधान सभा चुनाव नम्बर व्यवस्थापिका संसद अर्थात् संविधान सभा पुनर्स्थापना नम्बर छु नम्बरपट्टि अवस्था छिक्पिनेपट्टि तत्कालीन कार्यनीतिले ऊ ठुवा मुद्दै जस्तो तत्कालीन कार्यनीति हिसाब हुन्छ नि सर्वपक्षीय गोर्मी सभा अहिले उकिपट्टि मात्रै हुन सरकार निर्माण आउँछपट्टि अहिले उकि सरकारी प्रोसेस पाकेमा चाहिँ होइन नौ कसमा चाहिँ संविधान लेखनीय प्रक्रिया चाहिँ हेर्ने हुने हो ठुलो चाहिँ तात्कालिक कार्यनीति हिसाबमा चाहिँ हेर्ने हुने कि चाहिँ ऊ उनी प्रक्रिया चाहिँ चाहिँ यदि चाहिँ अन अप्ठ्यारो त सृष्टि जुल अन ऊ चिज चाहिँ हेर्ने हुने खोइ स्थिति मजुल भएको छ नेपाली जनताको अधिकार सुनिश्चित आउने सङ्घर्ष यो प्रोग्राम त चाहिँ हेर्ने हुने कसमा चाहिँ छलफल चाहिँ जिया छ ऊ केन्द्रीय समिति यो बैठक चाहिँ अहिले छिक्पिनसँग छौ विकल्प छैन बिहाडीहरू नि एकता महाधिवेशन हामीले अझ न छिक्पिनसँग चाहिँ प्रचण्ड बाबुराम छिक्पिनुको ल्याने हो अर्थात् चाहिँ छिक्पिनुको त्यही धारणको ठाउँ निहाउने अवस्था दण्डका आशय न ठो लफु टोटा दियो खोके छु महो चिज महो अनि एकता विरोधीलाई महो सैद्धान्तिक रूपमा चाहिँ एकता या सवाल खेच्ने निरज चाहिँ शान्ति प्रक्रिया खे उयो यसले फुकमा चाहिँ उत्तेजित वर्ग समुदाय ती जनतै त अधिकार सम्पन्न यामा नेपाली जनतै त अधिकार चाहिँ बिमारहरू हेर्ने थापे मुनु अलि थुक्यो आफ्नो राष्ट्रवादी चाहिँ समुदाय फुकमासित चाहिँ छौ मोर्चा दिएका छन् हेर्ने उनीमा अन चाहिँ एकीकृत चाहिँ या मार्ग थिएको थियो जुनसँग विचार चाहिँ जनाउँ यो ख तर चाहिँ पार्टी जुन चाहिँ अध्यक्ष प्रचण्ड लगायत चाहिँ बाबुराम खाँ चाहिँ गरौँको ठाउँ थिएँ भाइहरूलाई चाहिँ एकतै यो सवाल थियो चाहिँ खालि पार्टी जुन क्रान्तिकारी समुदाय क्रान्तिकारी चाहिँ तपाईँ त चाहिँ अल्पमत लाग्यो सोच अनुसार चाहिँ एकता प्रोसेस चाहिँ हेर्ने निजेको चाहिँ खण्ड त चाहिँ तर पनि ऊ प्रक्रिया चाहिँ हेर्ने हुने उसले पार्टी चाहिँ जुन कसम अराजकता हुन पार्टी चाहिँ कम्युनिस्ट पार्टीप्रति सिद्धान्त विचार पाक्ने चाहिँ च्युट ज्या जुन हेर्ने हुना जुन अवस्था छ ऊ चिज खेर चाहिँ तथेन जिपि हेर्ने चाहिँ नौ कठा चाहिँ हेर्ने हुन त कसै चाहिँ ठो ज्याको अवस्था चाहिँ ख थो यसले चाहिँ छोरा छ जस्तो कि चाहिँ माओवादी पार्टी दुनियो हिसाबमा सोख छ चाहिँ बाबुराम लगायत चाहिँ जुन अध्यक्ष चाहिँ हेर्ने वया जुन अवस्था चाहिँ ख थो अवस्था चाहिँ विचार राजनीतिक हिसाबमा मुख्य नक्सा चाहिँ लोकतान्त्रिक गणतन्त्र अर्घ्या चाहिँ जुन बुर्जुवा गणतन्त्र चाहिँ हेर्ने जनाउ या अवस्था चाहिँ ख कि चाहिँ जनता यो अधिनायकत्व जनतापट्टि सरकार सुनिश्चित या उसको बुर्जुवा वर्गीयपट्टि सामन्त वर्गीय अधिकार सत्ता चाहिँ सुनिश्चित याउ कसम यस दिन हैन वया चाहिँ अवस्था के चाहिँ पाइदि दुनी चाहिँ जुन निवा छलफुल बस हैन वया चाहिँ खाकि 300 चाहिँ हैन यन जो सरकार सदन हो चाहिँ सडक पाखे चाहिँ हैन उनीमा आथिने जनताको अधिकार सुनिश्चित याउ कि हैन उनमा रे त्या या चाहिँ सुङ विषयवस्तु न चाहिँ छट बिछे देन हैन वया चाहिँ अवस्था चाहिँ ठाउँ चाहिँ पार्टी त चाहिँ संगठित हैन पुनर्संगठित संगठित हैन चाहिँ कार्यनीतिक हिसाबमा चाहिँ जुन सुङ चीज हैन बियोका हो चीज भन्यो संघर्षीय हिसाबमा चाहिँ जनअधिकार सुनिश्चित आउ लाग्ने चाहिँ उद्भिज वर्ग जाति क्षेत्र लिङ्गी समुदाय चाहिँ मन्त्रिता चाहिँ सङ्गठित हेर्न चाहिँ छौ संयुक्त मोर्चा कायम हेर्न चाहिँ राष्ट्रवादी त्यो मोर्चा कायम हेर्न चाहिँ हेर्ने उनीहरूको साथीले बुझ्ने उयो आफ्नो अवस्था चाहिँ खास हुँदैन हामीले चाहिँ पार्टी एकता जुएपछि सम्भावना थियो स्थिति मरो सम्भावना मर्छ अहिले चाहिँ एकदम महाधिवेशन युपट्टि नबसा चाहेको छ महाधिवेशनलाई चाहिँ छौ प्रक्रिया चाहिँ खास नि पार्टी जुन चाहिँ जुन महाधिवेशन चाहिँ ड्रिमफु अवस्था चाहिँ ख ऊ अवस्था चाहिँ जुनसँग प्रक्रिया चाहिँ छिक्यो कसमा चाहिँ उयो आफ्नो अवस्था चाहिँ खास नि केही थो प्रक्रिया खेल चाहिँ जस्तो कि एकतै यो सवाल खेल चाहिँ प्रचण्ड चाहिँ जिम्मु जुनसँग जुन कसमा चाहिँ थियो या चाहिँ रूपान्तरित चाहिँ ड्रिममा क्रान्ति जनवादी क्रान्ति त चाहिँ सुन्नु छिटी अब कसमा चाहिँ ओ कार्य दिशा अङ्गीकार हेर्न चाहिँ हेर्ने ओलो रहेछ चाहिँ एकता जुको स्थिति चाहिँ ख मुखरियो खस स्थिति चाहिँ एकता जुको चाहिँ मुखो चाहिँ प्रचण्ड यो लाइन खे चाहिँ मुखो कि जिमसँग जुन विषयवस्तु उठाइनौ या चाहिँ ख ऊ विषयवस्तु खे प्रचण्ड बाबराम चाहिँ भिपी रूपान्तरित जुको पठाउँ चाहिँ प्रतिबद्धता जनाइन चाहिँ एकता या ओलो रहेछ चाहिँ एकता जुको मुखरियो खसको सम्भावना चाहिँ मरो डिकेजी चाहिँ यी बेडल विशाल पङ्कारीले छिटेको दिगी प्रजापति नुगठन यागु नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र नेता अथवा मेम जेल फाइने सफे नेपाल कम्युनिस्ट पार्टी माओवादी मेम केन्द्र नेता नाप नाप नेवा राष्ट्रिय मुक्ति मोर्चा या नायु न खेख पवनमान श्रेष्ठ पवनमानजी जो जोलापा पवनमानजी नक्तिन जग डीके प्रजापति लिस्न सहलभ्यका छिक्नु ठुल नुगु पार्टी निर्माण जुइदुङका आदिवासी जनजाति नेवाट राज्य बहिष्कृत लगातपी समुदायपट्टि चाहिँ मुद्दै त गएको छौँ नि छिसम्म नेवा राष्ट्रिय मुक्ति मोर्चापट्टि केन्द्र नायन छिक्नुछ ठुल मुद्दै त आगो छौँ भने छ ठुल मुद्दै बारे विशेष सशक्त रूपमा दृष्टिकोण छ विगत गु ढङ्ग संविधान सबैले आदिवासी जनजाति लगायत फुको उत्पीडन लाभिन्त अधिकार बिमा तका चाहिँ सङ्घर्ष यिनीहरूका चाहिँ स्थित सिएसयु मुख्य चाहिँ एकल पहिचान सहित चाहिँ राज्य त देखमा त यो जीव बनाएको एजेथो बारेलाई आधन सशक्त ढङ्ग स्वतन्त्र ढङ्ग झन् कि त अनपुद चाहता चाहिँ छुट्टै चाहिँ पार्टी गठन जितका हामी चाहिँ आन्तरिक रूपमा पछा पोख उठाए पिने हेउला मेउला चाहिँ जो समस्या छ त्यो समस्यालाई अन्त्य जुदु सर्वर्गीय स्वतन्त्रताको विषय त सशक्त रूपमा झन् कि जाति थोले चाहिँ मेमे पाल्टी ढुन्नको मुद्दाको एकल जातीय पहिचान मुद्दा टोकया नेवा स्वायत्त प्रदेश सिकयाको पहिचान मुद्दा टोकया तीव्र रूपमा बहस जोचौँ विवाद जोचौँ अवस्था डु पाल्टी ढुन्ने असन्तुष्ट मन उत्पन्न दिएछौँ डु तपाईँले बेको पनि त गोलबन्दै नआइनेपछि सिक्किम चाहिँ पहल जुल कि मजु गठे छु खास को सत्ता घुमेजीका चाहिँ विभिन्न भ्रम खडाइन थुप्रै विरुद्ध चाहिँ आवाज उठाइन चाहिँ समूहहरू दोस्रो चाहिँ यिनी भ्रम पाखे भ्रमेजिया चाहिँ जातीय राज्य बने जुल्ला जिम्तालाई चाहिँ पिटना छै जिमे चाहिँ गन्चुवाउने देशलाई झिमु देश न खाइको कठाउन चाहिँ त्यहाँ भ्रमेजिया चाहिँ पहिचान छै त्यो राज्य चाहिँ छुनको छुनु कथा चाहिँ विरोचना चाहिँ नखन्दो न्युली चिज या त चाहिँ स्पष्ट यामा लगेजु छ एकल पहिचान सहित राज्य बिदुङका चाहिँ हो राज्य दुनी लापी मेमेउ चाहिँ पहिचान पिन्त अन उत्पीडन जिल्ला अन्याय जिल्ला भएको आशंका छ ऊ आशंका दुर्ना बिमा दोस्रो ख थो चाहिँ गु भ्रमित ज्या छन् शासक जाति निगन शासन नचाउँछ चिरौ तब्का ख ऊ शासक जाति न चिरौ तब्का ख इमु चाहिँ गु चाहिँ षड्यन्त्र छ ऊ षड्यन्त्र भन्दा परि याद हुँदा सत्य चिज चाहिँ हुने वै लगेजु ऊ सत्य चिज हेर्नु होला आम जनता चाहिँ चाहिँ ठुकै त सहज ढङ्गमा स्वीकारे है र ठुकै लागि चाहिँ बरु एकदम ठुक चाहिँ छप्प छतीजी चाहिँ ठुले चाहिँ आदिवासी जनजाति त्यसपछि संविधान सभा चाहिँ विगत जुन विगतन जुप्टी संविधान सभा डक्लो उपप्रतिनिधित्व ज्या चौपटी तर म चाहिँ पुनर्स्थापनी खुवा तुहिले पुनर्स्थापनी त नसिक्नु छ अस्वीकार नदिउ कारण छु खा सर अवस्था पुनर्स्थापना जे लक्ष्य अर्थमहरू काङ्ग्रेस एमाले चाहिँ पोजिसन अहिले चाहिँ प्रचण्ड पोजिसनमा छ अवस्था दिपलाई अझ न छ अन्य ग्रस्त जो हुने एज चाहिँ किरा चाहिँ सेफर छु औचित्य देव एज चाहिँ जिमु पार्टी नेकपा माओवादी पार्टी संविधान सभा यो पुनस्थापना यो त्यही हामीलाई चाहिँ छ गोलचक्र फसेजी खो चुनाव जिम्मा अथवा पुनस्थापना जिम्मा ठुकै त निगु ढङ्गले चुनाव जिम्म हो अथेजी चाहिँ सर्वपक्ष गोलमेज सभा को अन्तिम सरकारले चाहिँ मुख्य चाहिँ तात्कालिक रूपमा झन्डनमा त्यही चाहिँ टिको पार्टी भनेको छ असैजुल धाछ सर्वपक्षी धामले त दल त्यही जोख मन त आन्दोलन र चाहिँ फुक्को चाहिँ जनता पछि समेत आफूले उत्पीडन लान चोपे अधिकार चाहिँ पिए लान चोपे एकदम फुस्र सहभागी चाहिँ एक ढङ्ग हुनु फुक धाछ छौ निकास चाहिँ वेफै न त चाहिँ संविधान सभा पुनस्थापना चुनाव स्थिति अखै तत्कालीन अवस्था नेपाल कम्युनिस्ट पार्टी माओवादी वो एकता केन्द्र लिसि एकता जुगले मार्ग प्रदर्शक सिद्धान्त रूपे मार्क्सवाद लेनिनवाद माओवाद जुग ज्या थासे वो एकता केन्द्र मसाले पिनु माओ विचार धारै तर सिक्नु छ सम्बोधन एनादी उके डुठेका जी ऊ चिज त महाधिवेशन निर्णय या उठेका छन् टुङ्गे एनादी ख तर आज सिक्नु छ नु पार्टी देखा जी इले चाहिँ ठो मार्क्सवाद लेनिनवाद माओवाद टेद ल माओ विचार धारे त स्पष्ट रूपमा चिका छोपटी खण्ड हो अहिले चाहिँ ठु लेखौँ सेबले घन एकीकृत माओवादी विभाजन जुँ यो कारण एकता केन्द्र एकता या कारण चाहिँ ढ्याछिएला गोलजी छ मुखिला विचार राजनीति एक कार्य विषय बारे एकता हो कि पक्ष होइन जम्मा गलत गलत घाट होला ऊ गोलजी तर छौ विचार नै पछि सुख रहेछ एकता हो कि झन्डै झन्डै 90% भएको थिएँ त्यो अवसरवादी नवसंसदवादी त चाहिँ ग्वालिया भूमिका मिट्यो क्रान्ति चाहिँ जपे होइन उसलाई चाहिँ प्रतिक्रान्ति र भूमिका मिटे छैन यहाँ पनि यो स्थिति ख अख पार्टी जुन चाहिँ बहुमत अल्पमत चरौँ भूमिका मिठाएको स्थिति नख तर चाहिँ ठो गु चाहिँ गु ढङ्ग पार्टी निर्माण जुल अखिल कारण चाहिँ मुख्य कारण वे खर गर्दा गल्तीजी तर चाहिँ ठो ख सुख रहेछ पार्टी चाहिँ हुनुहुने लागि छ मार्ग निर्देशक सिद्धान्त स्पष्ट जिम्मा हो स्थिति हो स्वाभाविक ख साथै पार्टी पनि होइन तर छलफल ज्याजो स्थिति नख अखै बावजुद न चाहिँ हाम्रो चाहिँ एक तैनामा माओवाद विचारधारा स्ल्यास विचारधारा गु त्यो ज्याजु ल ऊ चाहिँ ठिक चिज मुखु ऊ त छौ चाहिँ अन्यलपूर्ण ऊ ख कि ऊ ख निर्देशक विचार चाहिँ स्वाभाविक ख चाहिँ कुन चाहिँ छलफल चुङ्गे एमा होइन ज्याजो ख तर चाहिँ अब पार्टी जुनी चाहिँ गम्भीर छलफल चाहिँ घुसा मुजी थिए जिया चाहिँ स्थिति जुल अथवा जिया आठो माओवाद विचार थाहा होइन अरू अब्जिताके न्यानुनाको स्थिति नख त्यही चाहिँ द्वैत स्थिति ऊ ख कि ऊ ख अथवा न्युली ख छौँ ख हामीलाई अथवा चाहिँ न्यु न होइन फरफर चाहिँ सठा चाहिँ किमान या मात्र हो त यो द्वैत स्थिति ख अखा त अन्तिम चाहिँ सशक्त ढङ्गमा चाहिँ यहाँ छ अथेजिया ठुल पटक चाहिँ राष्ट्रिय भेला चाहिँ माओवादी ठिक ख ठिक ढङ्ग प्रजाले पुरेको हिसाब होइन अखै सार्थको हिसाब माओवादी ठिक ख त्यो हिसाब माओवादी प्रयोग चाहिँ जुहाउँदो एजिया आफ्नो विचारै चाहिँ क्लियरजी दर्शन मार्गदर्शक सिद्धान्त क्लियरजी आउनुमा चाहिएको छ ख तर मूल रूपमा चाहिँ पार्टी जुनी मुख्यत जनयुद्धै क्रममा स्थापित ज्यावको मूल नेतृत्व छ नेतृत्व चाहिँ चाहिँ भत्काव छेउ चाहिँ ग्रुपबाट चाहिँ विचारधारा चाहिँ हिसाबमा प्रथम ज्याउन चाहिँ स्थिति छ सहायक कारण चाहिँ पार्टी जन्मेको हाम्रो स्थिति बनाइदिएको छ आजै छिकपी गुगुसन न्याउनीले आजै संविधान सभा पुनर्स्थापना न सम्भव मरु चुनाव न सम्भव मरु अब चाहिँ हान चाहिँ गोलमेज सम्मेलन गोलमेज सभा या गर्छिक पुछ टेटलो मोन राष्ट्रिय समिति आधार जुगजु राष्ट्र समिति आधार न तयार जु मरु ठठौ ठठौ लफुली नाउना छन्दु छु अन्यलपूर्ण अवस्था छिक्नु भूमिका छु जी सडक जु या चाहिँ गोलमेज सभा युनिटी चाहिँ पहिलो प्राथमिकता जु छु जीले छ गोलमेज सभालाई निश्चित रूप पहिलो प्राथमिकता जु जु चाहन्छु सर अथवा पार्टी चाहिँ तत्कालिक कार्यनीति विषयको गोलमेज सभा सर्वपक्ष गोलमेज सभाको अन्तिम सरकार भ्याउन छ र अखै मतलब चाहिँ अन्यता अन्तर्याउ नाम चाहिँ गएर शब्द लिप्स्या हुने नेता सरकार हुने चाहिँ अर्थजीमुख गोलमेज सभा सर्वपक्ष गोलमेज सभा ध्यानले आजकै लागि चाहिँ हाम्रो पार्टी हिँड्नु ढङ्गमा पहल यहाँको दल त पक्ष त चाहिँ त्यसको छलफल बहस चाहिँ हुने हो जनता यता चाहिँ छुकै बारे औचित्यपूर्ण छोया ख चाहिँ छ निकासी चाहिँ हिउँ ख चाहिँ जनता क्षेत्र नबढेमा स्थित तत्कालीन हिसाबको गुनगु चाहिँ क्रान्तिकारी पार्टी निर्माण जुझ्यो ऊ पार्टी चाहिँ जनता यता सचेतया हो ऊ चाहिँ उत्पीडन लान चोपिन्छ सङ्गठित छैन गोलमेज सभा या चाहिँ वातावरण देखिन्छ डब्ल्यु छिपिनु चाहिँ ठो फागुन महिना एक गते जुन चुङपट्टि महाधिवेशन नाप्न पाउँ ठो मुद्दै त जुन छिपिन जन्त थाहा हुन रे निश्चित रूपमा त्यो चाहिँ फागुन एक गते महाधिवेशन अथवा महाधिवेशन चाहिँ विचार राजनीति क्षेत्र कार्यशैली क्षेत्र चाहिँ अझ विहङ्गम ढङ्ग अझ चाहिँ सशक्त ढङ्ग छलफल भ्या अझ स्पष्ट लयहरू चाहिँ लपू चाहिँ निर्माण जी छुकै लागि छौला महाधिवेशन तयारी नै हुने निश्चित जुल जसो चाहिँ तत्कालीन कार्यनीति हिसाबको ऊ चाहिँ सर्वपक्ष गोलमेज सभाका भ्याउ जुन ख अखै चाहिँ निर्माण लागि भूमिका मिति जाँदैन महाधिवेशन ध्याबले चाहिँ आर्थिक पनि चाहिँ कोही तह निश्चित चाहिँ अधिवेशन यहाँ यहाँ वहाँ चाहिँ फागुन एक गते महाधिवेशन या तयारी ख या चाहिँ आठेन्टो राष्ट्रिय भेला थिएनटो प्रतिनिधि मूलक मनोटो सदा महाधिवेशन थियो सिक्किम तयारी योजना छु खास महाधिवेशन ध्याबले आठेन देशै परि कार्यकर्ता सदा या ज्याल जिमुखु कुन चाहिँ निर्वाचित ज्याउमा विभिन्न तह त चाहिँ आतले मनोनित ज्याउ ख पकाइ त निर्वाचित या चाहिँ महाधिवेशन प्रतिनिधित्व निर्वाचित दिइहाल्छौँ पूर्ण चाहिँ वेमा छौ जमाजित हुन छौ जनवादी वातावरण अब त्यो कमिटी तर निर्माण चाहिँ नाप्ता छलफल बहस न क्रान्तिले चाहिँ के नै दिया भन्नेको लागि सशक्त भूमिका निकै झे भने नाप्न चाहिँ सुधार छ महाधिवेशन खोला नाप्न चर्चा भइहाल्छ ख महाधिवेशन नाममा पाइटु फुटे या लागिदिएको चाहिँ महाधिवेशन छु अर्थ दिनु छु महाधिवेशन अर्थलाई ढुङ्ग सशक्त चाहिँ ढङ्ग पार्टी यता क्रान्ति लागि ढुङ्गेको लागि सब चाहिँ विचार निर्माण या तहलाई चाहिँ अब महाधिवेशन जी मात्रा चाहिँ ख छ ढङ्ग चाहिँ आज महाधिवेशन यहाँ हुन्छ पवनमान श्रेष्ठ नुगठन यागु।